आमार हुन्छ सम्बन्ध साथीको यो नाता टुट्न नपरोस् धरती फाट्ला फाट्न दिउने माया हामी दुईलाई छुट्न नपरोस् You're not a good man, I'm a good man. जोगाऊं नी जोस गला किन्ना खुजलान पैसा होस गला क्यों नाता टूटना ना परोस धरती फाटला I'm not afraid. Did I?